नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरै के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब खबर विस्तारमा। व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समिति बैठक आज बस्ने भएको छ। पहिलो पटक बस्न लागेको बैठकका महत्वपूर्ण एजेण्डा नभए पनि परिचयात्मक कार्यक्रम आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने भएको छ। बैठक दिउँसो 3 बजे बोलाइएको समितिका सचिव एवं सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। आजको बैठकको अध्यक्षता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने भएको छ। निजी प्रकाशन गृहले एसएलसीमा सोधिएका प्रश्न पत्रको सङ्गालो बनाएर बिक्री वितरण गर्न नपाउने भएका छन्। परीक्षा नियन्त्रणकाले सानो ठिमीले विभिन्न समयमा एसएलसी परीक्षामा सोधिएका प्रश्न पत्र बिना अनुमति छापेर बेच्ने रोक लगाउँदै त्यसो गरेमा कारवाही गर्ने चेतावनी दिएको छ। विभिन्न प्रकाशन गृहले विभिन्न समयमा एसएलसी परीक्षामा सोधिएका प्रश्न पत्रको सङ्गालो बनाएर बिक्री वितरण गर्ने गरेका छन्। त्यसलाई परीक्षा नियन्त्रणकाले गैर कानूनी भनेको छ। छाप्नु अघि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। भोजपुर सदरमुकाम नजिकै पोखरीमा ढुङ्गा फुटाउने कामदार बेसको विवादमा एकजनाको हत्या भएको छ। आज बिहान 10 बजेतिर भोजपुर 3 बस्ने गोविन्द बेकले सँगै काम गर्ने साथी अन्दाजी 30 वर्षका अशोक भनिने युवकलाई टाउकोमा हम्मरले हानेर हत्या गरेका हुन्। गोविन्दले विवादपछि ढुङ्गा फुटाउने हम्मरले टाउकोमा हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन्। टाउकोमा गहिरो चोट लागेर अत्याधिक रक्तस्राव भई अशोकको घटनास्थलमै ज्यान गएको प्रहरले जनाएको छ। प्रहरले गोविन्दलाई पक्राउ गरेको छ भने घटनास्थल गई हत्याको थप अनुसन्धान थालेको जानकारी दिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा पालिएको हात्तीले कुल्चदा निकुञ्जमा कार्यरत एक युवाको आज ज्यान गएको छ। निकुञ्जको हात्ती मचानबाट दक्षिणतिर घाँस काट्न गएका बेला आफैले स्याहार गर्दै आएको हात्तीले कुल्चदा पछुवा पदमा कार्यरत ठाकुरद्वाराका 34 वर्षका छोर्की थारूको ज्यान गएको हो। जात्राकाले हात्ती चढेर घाँस काट्न गएका बेला हात्तीले अर्का एकजनालाई हान्न खोज्दा छोर्की भुइँमा खस्नु भएको थियो। भुइँमा खसे लगत्तै हात्तीले कुल्चन्दा घटनास्थलमै ज्यान गएको निकुञ्ज सहायक संरचना अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो। जिल्ला प्रहरीकाले सिराहाको गस्ती टोलीलाई आज हनुमाननगर गाविस वडा नम्बर 6 लाखौँ मूल्य बराबरको अवैध कपडा साडी बरामद गरेको छ। सिराहाका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीका अनुसार सुती साडी 63 र मिल्क साडी 79 थान बरामद गरिएको जानकारी दिनुभयo। भारतबाट भन्सार छली गरेर नेपाल भित्राउने क्रममा प्रहरीको गस्ती टोलीले साडी कपडा बरामद गरेको जनाएको छ। व्यापारीहरूले भने प्रहरीको टोली देखेर भागेका छन्। बरामद गरिएको लाखौँ मूल्य बराबरको उक्त साडी आज जिल्ला भन्सारकाले माडर खैरकोटकामा बुझाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो। चीनमा 1 वर्षमा 14,000 भन्दा बढी पत्रकारका परिचय पत्र रद्द गरिएको छ। सन् 2013 सुरुवातदेखि नक्कली पत्रकार विरुद्ध चलाइएको अभियानमा 14,455 पत्रकार परिचय पत्र रद्द गरिएको स्टेसन एन एडमिनिस्ट्रेट अफ प्रेस पब्लिकेसन रेडियो फिल्म एन टेलिभिजनले जनाएको छ। गएको वर्ष कुल 216 अवैध अखबार र म्यागजिन माथि छानबिन गरिएकोमा यसमध्ये 76 माथि प्रतिबन्ध लगाएको छ। अधिकारीहरूले नक्कली पत्रकार संलग्न भएको भनिएका 258 आपराधिक घटनाको अनुसन्धान गरिएको र 15 लाख भन्दा बढी गैर कानूनी पत्रिका र म्यागजिन जफत गरिएको पनि बताएका छन्। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज जयपुर राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दैछ। यसअघि समान 1-1 खेल जितेका दुवै टोली आज जितको खोजीमा हुनेछन्। 2 खेल मध्ये 1 जित र 1 हार बेहोरे पनि चेन्नई रन रेटका आधारमा त्यस्तो स्थानमा छ भने राजस्थान 5 स्थानमा छ। खेल बेलुका सुबह 8 बजेपछि सुरु हुनेछ। यसैबीच किङ्स इलेभेन पन्जाबले चारै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। जितसँगै पन्जाब 6 अङ्कका साथ प्रतियोगिता हारको शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेरेको हैदराबाद बिना अङ्क पुच्छारमा छ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको